लसुनाम भन्छु मेरो राम कहानी, त्यो एक दिनको घाम सयौं दिनको पानी। लसुनाम भन्छु मेरो राम कहानी। अघि बढे धरती मलाई खाल्डो खन्छ, मरो ए आँसु रित्याउ भनेर, तर आँसुले नै मलाई नै बगाउँछ। यो विधवाको सिउँदो कि मेरो जवानी, त्यो एक दिनको घाम सयौं दिनको पानी। लसुनाम भन्छु मेरो राम कहानी। आश्वासनमा मैले बाँचे हेरे, मैले आगोमाथि पनि नाचे हेरे। जीवनलाई चारैतिर बाट हेरे, केवलमा पुरानो सबै नौलो पाए। यही गीत साँचे पछिलाई निशानी, त्यो एक दिनको घाम सयौं दिनको पानी। लसुनाम भन्छु मेरो राम कहानी।